بسم الله الرحمن الرحيم. الحمد لله الذي خلق السماوات والأرض وجعل الظلمات والنور ثم الذين كفروا بربهم يعدلون. هو الذي خلقكم من طين ثم قضى أجلا وأجل مسمى عنده ثم أنتم تمترون. وهو الله في السماوات وفي الأرض يعلم سركم وجهركم ويعلم ما تكسبون. اللہ کے نام سے جو بڑا مہربان اور رحم کرنے والا ہے. تعریف اللہ کے لیے ہے جس نے زمین اور آسمان بنائے, روشنی اور اندھیروں کو پیدا کیا, پھر بھی وہ لوگ جنہوں نے ستی سندیش کو ماننے سے انکار کر دیا ہے दूसरों को अपने रब का समकक्ष ठहरा रहे हैं. वही है जिसने तुम्हें मिट्टी से पैदा किया, फिर तुम्हारे लिए जिंदगी की एक मुद्दत निश्चित कर दी, और एक दूसरी अवधि और भी है जो उसके यहाँ निश्चित है, मगर तुम लोग संदेह में पड़े हुए हो. वही एक अल्लाह आसमानों में भी है और जमीन में भी, तुम्हारे खुले और छिपे सब हाल जानता है, और जो बुराई या भलाई तुम कमाते हो उससे खूब परिचित है. وَمَا تَأْتِيهِمْ مِنْ آيَةٍ مِنْ آيَاتِ رَبِّهِمْ إِلَّا كَانُوا عَنْهَا مُعْرِضِينَ فَقَدْ كَذَّبُوا بِالْحَقِّ لَمَّا جَاءَهُمْ فَسَوْفَ يَأْتِيهِمْ أَنْبَاءُ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ. أَلَمْ يَرَوْا كَمْ أَهْلَكْنَا مِنْ قَبْلِهِمْ مِنْ قَرْنٍ مَكَّنَّاهُمْ فِي الْأَرْضِ مَا لَمْ نُمَكِّنْ لَكُمْ وَأَرْسَلْنَا السَّمَاءَ عَلَيْهِمْ مِدْرَارًا وَجَعَلْنَا الْأَنْهَارَ تَجْرِي مِنْ تَحْتِهِمْ فَأَهْلَكْنَاهُمْ بِذُنُوبِهِمْ وَأَنْشَأْنَا مِنْ بَعْدِهِمْ قَرْنًا آخَرِينَ. लोगों का हाल ये है कि उनके रब की निशानियों में से कोई निशानी ऐसी नहीं जो उनके सामने आई हो और उन्होंने उससे मुंह न मोड़ लिया हो. अतएव अब जो सत्य उनके पास आया तो उसे भी उन्होंने झुठला दिया. अच्छा, जिस चीज की वे अब तक हंसी उड़ाते रहे हैं, जल्द ही उसके बारे में कुछ खबरें उन्हें पहुंचेंगी. क्या इन्होंने देखा नहीं कि इनसे पहले कितनी ऐसी कौमों को हम तबाह कर चुके हैं जिनकी अपने अपने युग में प्रधानता और बड़ा प्रभाव रहा है. उनको हमने धरती में वो प्रभुत्व प्रदान किया था जो तुम्हें नहीं प्रदान किया है. उन पर हमने आसमान से खूब बारिशें बरसाई और उनके नीचे नहरें बहा दी, मगर जब उन्होंने कृतज्ञता से काम लिया तो आखिरकार हमने उनके गुनाहों के बदले में उन्हें तबाह कर दिया और उनकी जगह दूसरे दौर की कौमों को उठाया. وَلَوْ نَزَّلْنَا عَلَيْكَ كِتَابًا فِي قِرْطَاسٍ فَلَمَسُوهُ بِأَيْدِيهِمْ لَقَالَ الَّذِينَ كَفَرُوا إِنْ هَذَا إِلَّا سِحْرٌ مُبِينٌ وَقَالُوا لَوْلَا أُنْزِلَ عَلَيْهِ مَلَكٌ وَلَوْ أَنزَلْنَا مَلَكًا لَقُضِيَ الْأَمْرُ ثُمَّ لَا يُنظَرُونَ وَلَوْ جَعَلْنَاهُ مَلَكًا لَجَعَلْنَاهُ رَجُلًا وَلَلَبَسْنَا عَلَيْهِمْ مَا يَلْبِسُونَ وَلَقَدْ اسْتُهْزِئَ بِرُسُلٍ مِّن قَبْلِكَ فَحَاقَ بِالَّذِينَ سَخِرُوا مِنْهُمْ مَا كَانُوا بِهِ يَسْتَهْزِئُونَ. اے پیغمبر, अगर हम तुम्हारे ऊपर कोई कागज में लिखी लिखाई किताब भी उतार देते और लोग उसे अपने हाथों से छू कर भी देख लेते, तब भी जिन्होंने सत्य का इनकार किया है वे यही कहते कि ये तो खुला जादू है. कहते हैं कि इस नबी पर कोई फरिश्ता क्यों नहीं उतारा गया? अगर कहीं हमने फरिश्ता उतार दिया होता तो अब तक कभी का फैसला हो चुका होता, फिर इन्हें कोई मोहलत न दी जाती. और अगर हम फरिश्ते को उतारते तब भी उसे इंसानी शक्ल में ही उतारते और इस तरह इन्हें उसी संदेह में डाल देते जिसमें अब ये पड़े हुए हैं. ऐ नबी, तुमसे पहले भी बहुत से रसूलों की हंसी उड़ाई जा चुकी है, मगर उन हंसी उड़ाने वालों पर आखिरकार वही हकीकत छा कर रही जिसकी वे हंसी उड़ाते थे. قل سيروا في الأرض ثم انظروا كيف كان عاقبة المكذبين قل لمن ما في السماوات والأرض قل لله كتب على نفسه الرحمة ليجمعنكم إلى يوم القيامة لا ريب فيه الذين خسروا أنفسهم فهم لا يؤمنون ان سے کہو تنک زمین میں چل پھر کر دیکھو جھٹلانے والوں کا کیا انجام ہوا ہے ان سے پوچھو آسمانوں اور زمین میں جو کچھ ہے وہ کس کا ہے کہو سب کچھ اللہ ہی کا ہے اس نے دیالوتا کی نیتی اپنے لیے انیوارے کر لی ہے اسی لیے وہ اوگیاؤں اور سرکشیوں پر تمہیں جلدی سے نہیں پکڑتا قیامت کے دن وہ تم سب کو ضرور اکٹھا کرے گا یہ بالکل ایک اسندگدھ حقیقت ہے مگر جن لوگوں نے اپنے آپ کو خود تباہی کے خطرے میں ڈال لیا ہے وہ اسے نہیں مانتے وَلَهُ مَا سَكَنَ فِي اللَّيْلِ وَالنَّهَارِ وَهُوَ السَّمِيعُ الْعَلِيمُ قُلْ أَغَيْرَ اللَّهِ أَتَّخِذُ وَلِيًّا فَاطِرِ السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ يُطْعِمُ وَلَا يُطْعَمُ قُلْ إِنِّي أُمِرْتُ أَنْ أَكُونَ أَوَّلَ مَنْ أَسْلَمَ وَلَا تَكُونَنَّ مِنَ الْمُشْرِكِينَ قُلْ إِنِّي أَخَافُ إِنْ عَصَيْتُ رَبِّي عَذَابَ يَوْمٍ عَظِيمٍ مَنْ يُصْرَفْ عَنْهُ يَوْمَئِذٍ فَقَدْ رَحِمَهُ وَذَلِكَ الْفَوْزُ الْمُبِينُ وَإِنْ يَمْسَسْكَ اللَّهُ بِضُرٍّ فَلَا كَاشِفَ لَهُ إِلَّا هُوَ وَإِنْ يَمْسَسْكَ بِخَيْرٍ فَهُوَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ وَهُوَ الْقَاهِرُ فَوْقَ عِبَادِهِ وَهُوَ الْحَكِيمُ الْخَبِيرُ رات کے اندھیرے اور دن کے اجالے میں جو کچھ ٹھہرا ہوا ہے سب اللہ کا ہے اور وہ سب کچھ سنتا اور جانتا ہے کہو اللہ کو چھوڑ کر کیا میں کسی اور کو اپنا سرپرست بنا لوں اس اللہ کو چھوڑ کر جو زمین اور آسمان کا پیدا کرنے والا ہے اور جو روزی دیتا ہے روزی لیتا نہیں ہے کہو مجھے تو یہی آدیش دیا گیا ہے کہ سب سے پہلے میں اس کے آگے آگیا پالن کی بھاونا سے جھک جاؤں اور تاکید کی گئی ہے کہ کوئی ایشور کا ساجیدار بناتا ہے تو بنائے تو کسی حال میں مشرکوں یعنی بہودیو وادیوں میں شامل نہ ہو کہو اگر میں اپنے رب کی نافرمانی کروں تو ڈرتا ہوں کہ ایک بڑے بھیانک دن مجھے سزا بھگتنی پڑے گی اس دن جو سزا سے بچ گیا اس پر اللہ نے بڑی ہی دیا کی اور یہی کھلی سفلتا ہے اگر اللہ تمہیں کسی طرح کا نقصان پہنچائے تو اس کے سوا کوئی نہیں جو تمہیں اس نقصان سے بچا سکے اور اگر وہ تمہیں کوئی بھلائی پہنچائے تو اسے ہر چیز کی سامرتھ پراپت ہے اسے اپنے سیوکوں پر پورن ادھیکار پراپت ہے اور وہ جانتا اور خبر رکھتا ہے قل ای شیء اکبر شہادہ قل اللہ شہید بینی وبینکم واوحی الی هذا القرآن لانذرکم به ومن بلغ أئنكم لتشهدون أن مع الله آلهة أخرى قل لا أشهد قل إنما هو إله واحد وإنني بريء مما تشركون الذين آتيناهم الكتاب يعرفونه كما يعرفون أبناءهم الذين خسروا أنفسهم فهم لا يؤمنون ان سے پوچھو کس کی گواہی سب سے بڑھ کر ہے کہو میرے اور تمہارے بیچ اللہ گواہ ہے اور یہ قرآن میری اور وحی یعنی پرکاشنا کے دوارا بھیجا گیا ہے تاکہ تمہیں اور جس جس کو یہ پہنچے سب کو ساودھان کر دوں کیا واسطو میں تم لوگ یہ گواہی دے سکتے ہو کہ اللہ کے ساتھ دوسرے پوجی بھی ہیں کہو میں تو اس کی گواہی ہرگز نہیں دے سکتا کہو ایشور تو وہی ایک ہے اور میں اس شرک یعنی بہودیو واد سے بالکل بیزار ہوں جس میں تم پڑے ہو جن لوگوں کو ہم نے کتاب دی ہے وہ اس بات کو اس طرح اسندگدھ روپ سے پہچانتے ہیں جیسے ان کو اپنے بیٹوں کے پہچاننے میں کوئی سندیہ نہیں ہوتا مگر جنہوں نے اپنے آپ کو خود گھاٹے میں ڈال دیا ہے وہ اسے نہیں مانتے ومن أظلم ممن افترى على الله كذبا أو كذب بآياته انه لا يفلح الظالمون ويوم نحشرهم جميعا ثم نقول للذين اشركوا اين شركاؤكم الذين كنتم تزعمون ثم لم تكن فتنتهم إلا أن قالوا والله ربنا ما كنا مشركين انظر كيف كذبوا على أنفسهم وضل عنهم ما كانوا يفترون اور اس व्यक्ति से बढ़कर ظالم कौन होगा जो अल्लाह पर झूठा आरोप लगाए या अल्लाह की निशानियों को झुठलाए यकीनन ऐसे ظالم कभी सफल नहीं हो सकते जिस दिन हम इन सबको इकट्ठा करेंगे और मुशरिकों यानी बहुदेव वादियों से पूछेंगे कि अब वे तुम्हारे ठहराए हुए साझीदार कहाँ हैं जिनको तुम अपना ईश्वर समझते थे तो वे इसके सिवा कोई उपद्रव न मचा सकेंगे कि ये झूठा बयान दें कि ए हमारे रब तेरी कसम हम हरगिज मुशरिक यानी बहुदेव वादी न थे देखो उस समय ये किस तरह अपने ऊपर आप झूठ गढ़ेंगे और वहां इनके सारे बनावटी माबूद यानी उपास्य गुम हो जाएंगे وَمِنْهُمْ مَنْ يَسْتَمِعُ إِلَيْكَ وَجَعَلْنَا عَلَى قُلُوبِهِمْ أَكِنَّةً أَنْ يَفْقَهُوهُ وَفِي آذَانِهِمْ وَقْرًا وَإِنْ يَرَوْا كُلَّ آيَةٍ لَا يُؤْمِنُوا بِهَا حَتَّى إِذَا جَاءُوكَ يُجَادِلُونَكَ يَقُولُ الَّذِينَ كَفَرُوا إِنْ هَذَا إِلَّا أَسَاطِيرُ الْأَوَّلِينَ وهم ينهون عنه وينأون عنه وإن يهلكون إلا أنفسهم وما يشعرون ان میں سے کچھ لوگ ایسے ہیں جو کان لگا کر تمہاری بات سنتے ہیں مگر حال یہ ہے کہ ہم نے ان کے دلوں پر پردے ڈال رکھے ہیں جن کے کارن وہ اس کو کچھ نہیں سمجھتے اور ان کے کانوں میں بوجھ ڈال دیا ہے کہ سب کچھ سننے پر بھی کچھ نہیں سنتے वे चाहे कोई निशानी देख लें उस पर ईमान नहीं लाएंगे बात यहां तक पहुंच चुकी है कि जब वे तुम्हारे पास आकर तुमसे झगड़ते हैं तो उनमें से जिन लोगों ने इनकार का फैसला कर लिया है वे सारी बातें सुनने के बाद यही कहते हैं कि ये एक पुरातन कथा के सिवा कुछ नहीं वे उस चीज को जो सत्य है कबूल करने से लोगों को रोकते हैं और स्वयं भी उससे दूर भागते हैं वे समझते हैं कि इस कर्म से वे तुम्हारा कुछ बिगाड़ रहे हैं हालांकि वास्तव में वे खुद अपनी तबाही का सामान कर रहे हैं मगर उन्हें इसका ज्ञान नहीं है وَلَوْ تَرَى إِذْ وُقِفُوا عَلَى النَّارِ فَقَالُوا يَا لَيْتَنَا نُرَدُّ وَلَا نُكَذِّبَ بِآيَاتِ رَبِّنَا وَنَكُونَ مِنَ الْمُؤْمِنِينَ بَلْ بَدَا لَهُمْ مَا كَانُوا يُخْفُونَ مِنْ قَبْلِ وَلَوْ رُدُّوا لَعَادُوا لِمَا نُهُوا عَنْهُ وَإِنَّهُمْ لَكَاذِبُونَ وقالوا إن هي إلا حياتنا الدنيا وما نحن بمبعوثين ولو ترى إذ وقفوا على ربهم قال أليس هذا بالحق قالوا بلى وربنا قال فذوقوا العذاب بما كنتم تكفرون क्या ही अच्छा होता कि तुम उस समय की हालत को देख सकते जब वे दोजख के किनारे खड़े किए जाएंगे उस समय वे कहेंगे कि क्या ही अच्छा होता कि कोई राह ऐसी निकल सकती कि हम दुनिया में फिर वापस भेजे जाएं और अपने रब की निशानियों को न झुठलाएं और ईमान लाने वालों में शामिल हों वास्तव में ये बात वे सिर्फ इस कारण कहेंगे कि जिस हकीकत पर उन्होंने पर्दा डाल रखा था वो उस समय खुले रूप में उनके सामने आ चुका होगा वरना अगर उन्हें पहले की जिंदगी की ओर वापस भेजा जाए तो फिर वही सब कुछ करें जिससे उन्हें रोका गया है वे तो हैं ही झूठे इसीलिए अपनी इस इच्छा के व्यक्त करने में भी झूठ ही से काम लेंगे आज ये लोग कहते हैं कि जिंदगी जो कुछ भी है बस यही हमारी दुनिया की जिंदगी है और हम मरने के बाद हरगिज दोबारा न उठाए जाएंगे क्या ही अच्छा हो जो वो दृश्य तुम देख सको जब ये अपने रब के सामने खड़े किए जाएंगे उस समय इनका रब इनसे पूछेगा क्या ये सत्य नहीं है ये कहेंगे हाँ ए हमारे रब ये सत्य ही है वो कहेगा अच्छा तो अब अपने इनकार के बदले में अजाब का मजा चखो। قد خسر الذين كذبوا بلقاء الله حتى إذا جاءتهم الساعة بغتة قالوا يا حسرتنا على ما فرطنا فيها وهم يحملون أوزارهم على ظهورهم ألا ساء ما يزرون وما الحياة الدنيا إلا لعب وله وللدار الآخرة خير للذين يتقون أفلا تعقلون قد نعلم إنه ليحزنك الذي يقولون فإنهم لا يكذبونك ولكن الظالمين بآيات الله يجحدون। नुकसान में पड़ गए वे लोग जिन्होंने अल्लाह से अपनी मुलाकात की खबर को झूठ ठहराया। जब अचानक वो घड़ी आ जाएगी तो यही लोग कहेंगे अफसोस हमसे इस मामले में कैसी चूक हुई। इनकी हालत ये होगी कि अपनी पीठों पर अपने गुनाहों का बोझ लादे हुए होंगे। देखो कैसा बुरा बोझ है जो ये उठा रहे हैं। दुनिया की जिंदगी तो एक खेल और एक तमाशा है। वास्तव में आखिरत ही की जगह उन लोगों के लिए अच्छी है जो घाटे से बचना चाहते हैं। फिर क्या तुम लोग अक्ल से काम न लोगे? ए नबी, हम जानते हैं कि जो बातें ये लोग बनाते हैं उनसे तुम्हें दुख पहुंचता है, लेकिन ये लोग तुम्हें नहीं झुटलाते बल्कि ये जालिम वास्तव में अल्लाह की आयतों का इनकार कर रहे हैं।